Book 2 40 40 40 السؤال عن الطريق दिशा विचारणे दिशा विचारणे من فضلك माफ करा माफ करा هل يمكنك مساعدتي आपण माझी मदत करू शकता का आपण माझी मदत करू शकता का اين يوجد هنا مطعم جيد इथे जवळपास चांगलेसे रेस्टॉरंट कुठे आहे इथे जवळपास चांगलेसे रेस्टॉरंट कुठे आहे اذهب لجهة اليسار عند الزاوية त्या कोपऱ्याला डावीकडे वळा त्या कोपऱ्याला डावीकडे वळा ثم سر مسافة قصيرة على خط مستقيم. مغ ثودا ويل سرل جا. مغ ثودا ويل سرل جا. ثم اذهب لجهة اليمين 100 متر. مغ उजवीकडे 100 मीटर जा. مغ उजवीकडे 100 मीटर जा. يمكنك ايضا ان تاخذ الباص. आपण बसने सुद्धा जाऊ शकता आपण बसने सुद्धा जाऊ शकता يمكنك ايضا ان تاخذ الترام आपण ट्रामने सुद्धा जाऊ शकता आपण ट्रामने सुद्धा जाऊ शकता يمكنك ايضا ان تسير خلفي आपण आपल्या कारने माझ्या मागे सुद्धा येऊ शकता आपण आपल्या कारने माझ्या मागे सुद्धा येऊ शकता كيف اصل الى استاد كره القدم مي فوتبول ستاديوم कडे कसा जाऊ शकतो मी फुटबॉल स्टेडियम कडे कशी जाऊ शकते اقطع الجسر पूल पार करा पूल पार करा اعبر النفق बोगद्यातून जा बोगद्यातून जा سر حتى ثالث اشاره ضوئيه تسرع ترافيك سيجنال कडे पोहोचेपर्यंत गाडी चालवत जा تسرع ترافيك سيجنال कडे पोहोचेपर्यंत गाडी चालवत जा ثم انعطف يمينا عند اول شارع नंतर तुमच्या उजवीकडे पहिल्या रस्त्यावर वळा नंतर तुमच्या उजवीकडे पहिल्या रस्त्यावर वळा ثم سر على خط مستقيم على التقاطع التالي ننتر पुढच्या इंटरसेक्शन वरून सरळ जा ننتر पुढच्या इंटरसेक्शन वरून सरळ जा من فضلك كيف اصل الى المطار माफ करा विमानतळाकडे कसे जायचे माफ करा विमानतळाकडे कसे जायचं الافضل ان تاخذ المترو आपण भुयारी मार्ग निवडणे सर्वात उत्तम आपण भुयारी मार्ग निवडणे सर्वात उत्तम اركب ببساطه حتى اخر محطه अगदी शेवटच्या स्थानकापर्यंत ट्रामने जा आणि तेथे उतरा अगदी शेवटच्या स्थानकापर्यंत ट्रेनने जा आणि तेथे उतरा अगदी शेवटच्या स्थानकापर्यंत ट्रामने जा आणि तिथे उतरा अगदी शेवटच्या स्थानकापर्यंत ट्रेनने जा आणि तिथे उतरा الرجاء الذهاب الى www.book2.de لمطالعة الكتب مع الدروس الصوتية